मलाई पाधिया त फेरि नाच्न गाउन मन लाग्यो जु जु ना ना ना ना ना रिमझी मेरातैमा नसामा डुबेर भनु म कसरी माया तिम्रै नै हुँ म जु जु ना ना ना ना ना नाच्न गाउन मन लाग्यो जु जु ना ना ना ना ना